بات بتائی ہے آٹھ نمبر والا بھی لڑکی ہی لڑکی ہے، جو مذہب کی حفاظت نہیں کرے گا اس کے ایمان کی حفاظت بھی نہیں ہوگی، طریقہ بتایا جائے گا لڑکیوں سے پوچھ لیں. ٹیلی ویژن ہمارے گھروں میں لگا ہوا ہے، آزادی کے دن گانے بج رہے ہیں اسٹالوں میں، گانے بج رہے ہیں. یہ پاکستان اس کی آزاد نہیں ہوتا کہ ہم کو گانے بجائیں. شعر تو کہہ سکتے ہیں، اور شعر کے اندر گانے بجانا، عورتوں کا ناچنا، ٹی وی کے اوپر شوز آنا، میوزیکل شوز چلنا، حضور صلی اللہ علیہ وسلم فرماتے ہیں میں گانے کے آلات توڑنے کے لیے بھیجا گیا، اور آج ہمارے گھروں میں گانے بجا سکون کیسے ملے گا؟ آزادی کا مطلب یہ تھوڑی ہے نفس کلمے سے بھی آزاد ہو گیا. آزادی کا مقصد تو یہ تھا کہ ہم یہاں پہ آ کے عبادت کر سکیں، اللہ کو راضی کر سکیں. ہندوستان سے آزاد ہو کے آنے کا مقصد کیا ہے؟ سنت پہ چلیں، شریعت پہ چلیں. یہ تھوڑی کافروں کے طریقوں پہ، یہودیوں کے طریقوں پہ ہم لوگ ناچیں، ہماری بیٹیاں بے پردہ گھومیں، ہم لوگ ملی نغمے کریں اور گندے گندے لباس پہنیں، یہ گھروں کے اندر ٹیلی ویژن چلیں. ان کے مقصد یہ تھا آزادی کے بعد پاکستان اسلام میں ملک دے، یہاں اسلام پہ چل کے دکھائیں. ڈرنے کی کسی ضرورت نہیں ہے، پاکستان اسلام کا قلعہ ہے، سعودی عرب میں بھی رہ کر آئے. پاکستان میں جتنی دین پہ چلنے میں آزادی کہیں نہیں ہے. تبدیلی جماعت کام کر رہی ہے، مساجد ہیں، مدارس ہیں، خانقاہیں ہیں، اللہ والے ہیں. اب ہم لوگ دین پہ کیوں نہیں چل رہے ہیں؟ کیونکہ ہمارے گھروں میں ٹیلی ویژن آ گیا. ٹیلی ویژن تو پہلے تھا ہی، موبائل کے اندر ٹیلی ویژن ہے. دیندار گھرانے، خانقاہ سے، تبلیغ سے، مدرسوں سے تعلق رکھنے والے، پہلے تو عام لوگ، اب وہ ٹیلی ویژن اس پہ چل رہا ہے، فیس بک چل رہا ہے، یوٹیوب چل رہا ہے. سکون کیسے ملے گا؟ جو عورتوں کو دیکھے گا، سارا ایمان تو آنکھوں کے ذریعے چلا گیا. طواف کا نور، تہجد کا نور، حج کا نور، عبادات کا نور، وہ تو آنکھوں کے ذریعے ضائع ہو گیا. ایمان کی حلاوت چلی گئی، اب سکون کیسے ملے گا؟ مگر مایوس ہونے کی ضرورت نہیں ہے. اگر ہم نے 100 دفعہ زنا کیا ہو، 100 دفعہ شراب پی ہوئی ہو، بہت اللہ کی نافرمانی کی ہوئی ہو، سچے دل سے توبہ کر لیں، اللہ معاف کر دیتے ہیں. تبلیغی جماعت میں کیسے کیسے گانے والے جڑے، اللہ والوں سے کیسے کیسے گانے والے، فلم میں کام کرنے والے جڑے، ان کی زندگی بدل گئی، آپ دیکھتے ہی ہوں گے. کیونکہ اللہ کی محبت میں جو مزہ ہے نا، جو دین پہ چلنے میں جو مزہ ہے، وہ کہیں پہ مزہ نہیں ہے. سچ بتا رہا ہوں آپ کو. فلم ایکٹرز وغیرہ کیوں توبہ کر کے واپس آ رہے ہیں؟ کیونکہ ساری دنیا کی چمک دمک دیکھ لی، اس کے بعد سکون کہیں ملا نہیں. پیسے بھی ملے، ڈالر ملے، پاؤنڈ ملے، ریال ملے، لڑکیاں ملی، لڑکے ملے، سب دنیا کی راحتیں، ڈبل بیڈ، پتہ نہیں کیا کیا، مرسیڈیز گاڑیاں مل گئیں، سکون نہیں ملا. سکون کہاں ملے گا؟ اب یہ شعر سن لیجیے، میرے شیخ کا شعر ہے. سکون جہاں تم کہاں ڈھونڈتے ہو، سکون جہاں ہے نظام مدینہ، مدینہ مدینہ مدینہ مدینہ، بڑا لطف دیتا ہے نام مدینہ. الحمدللہ میرے شیخ تصویریں نہیں کھچواتے تھے، موبائل پہ بھی تصویریں کھچوانا حرام ہے. ڈیجیٹل ہو یا ڈیجیٹل کا باپ ہو، سب تصویریں حرام ہیں. ہم علماء کرام کے فتووں پر عمل کرتے ہیں جو تصویروں کو حرام کہتے ہیں. اب یہ شاید آپ لوگوں کو کچھ باتوں کو نہیں لگ رہی ہے، کیسے مولوی آ گئے. میں مولوی تو ہونی، میں انجینئر ہوں، مگر یہ ظاہر دیکھنا ہے. یہ اللہ والوں کی صحبت کے اثرات ہیں. میرا بہت بڑے اللہ والے جو ولیوں کے سردار ہے کراچی میں، اب ان کا انتقال ہو گیا، ان کی کتاب آپ کو دوں گا، ہم فری میں کتابیں تقسیم ہوں گی. عارف بلّہ رومی زمانہ، شیخ العرب والعجم، مولانا شاہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ، تبلیغی جماعت کے بڑے بڑے اکابرین، اور ان سے دعائیں لینے آتے تھے. مدارس علامہ بنوئی رحمۃ اللہ، اور بڑے بڑے علماء، مفتی تقی عثمانی صاحب دارو القادم عالیہ، میرے شیخ سے دعائیں لینے آتے تھے. بہت بڑے اللہ کے ولی. ولی کون ہوتا ہے؟ جو سنت پہ چلتا ہے، جو عورتوں سے پردہ کرتا ہے، جو غصے کو پی جاتا ہے، جس کے دل میں تکبر نہیں ہوتا، کسی سے نفرت نہیں کرتا، نہ شرابی سے نہ زانی سے، وہ اللہ کا ولی نفرت نہیں کرتا. شراب سے نفرت کرے گا. شیخ عبد القادر جیلانی کا نام سنا ہوگا، یہ بڑے پیر صاحب تھے، واقعی میں بڑے پیر صاحب تھے، اللہ والے، بہت بزرگ. فضائل اعمال میں بھی لکھا ہوا ہے، بہت ساری باتیں آ رہی ہیں. فضائل اعمال میں لکھا ہوا ہے، فضائل تبلیغ میں لکھا ہوا ہے، جو تبلیغ حضرات ہیں، کہ اللہ والوں کو تلاش کرنے میں کوشش کر، اللہ والوں کو تلاش کر. اور اس میں لکھا ہے اللہ والا کون ہوتا ہے؟ جو سنت و شریعت پہ چلتا ہے، نمازوں کو قائم مسجد میں پڑھتا ہے. یہ نہیں کہ میں حرم شریف میں نماز پڑھتا ہوں، تو حرم شریف کی کھجور بھی کھا لو بھائی. مریدوں کی دیگیں کیوں اڑاتے ہو؟ اور عورتوں سے پردہ نہیں کرتا، داڑھی سفید رکھی ہوئی ہے بڑی بڑی، اور عورتوں میں دم کر رہا ہے، خود اپنا دم نکلا جا رہا ہے. کرنٹ والے بابا بنے ہوئے، کرنٹ لگا رہے ہیں، 500 روپے دو گے تو کرنٹ لگے گا. کرنٹ لگنے سے کیا ہوتا ہے؟ داڑھی تو رکھی نہیں جاتی، ایک مٹھی داڑھی رکھنا تھوڑی کے نیچے سے، ٹو کیپ دا بیئرڈ ون فسٹ ان لینتھ، تھوڑی کے نیچے سے، और एक मुट्ठी दाढ़ी यहां से रखना और एक मुट्ठी दाढ़ी यहां से रखना। और ये दाढ़ी का बच्चा रखना चारों इमामों के नजदीक वाजिब है। दाढ़ी को शेव करना, दाढ़ी ट्रिम करना एक मुट्ठी से चावल बराबर कम, ये दाढ़ी मुंडाना हराम है। हराम काम करके दुनिया भर की मस्जिदें बनवा लें आप, बैतुल्लाह के सारे काम करवा लें, रोजा मुबारक पे झाड़ू दे लें, मगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इतने मुबारक चेहरे पे बाल सजते थे उसको तो गटर लाइन में मिला रहे हैं। हज़रत मुआज़ रज़ी अल्लाह तआला अन्हु फरमाते हैं मुझसे करीब, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझसे करीब वो शख्स है जो सुन्नत पे चलता है, भले मुझसे दूर रहता है, भले ऑस्ट्रेलिया में, अमरीका में, हैदराबाद में, टंडो खान में, कहीं भी रहता है मगर सुन्नत पे चलता है, ये मुझसे करीब है। और एक रोजा मुबारक की झाड़ू लगाता है मगर दाढ़ी शेव करता है, घर में टेलीविजन चलाता है, गाने सुनता है, लड़कियों की गंदी तस्वीरें देखता है, मोबाइल पे नंगी तस्वीरें देख रहा है और रोजा मुबारक के सामने रह रहा है, तो ये रह के तो रह रहा है मगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी करके उनसे दूर है ये शख्स। इसलिए असल चीज है इत्तेबाए सुन्नत और शरीयत। इस जमाने का सबसे बड़ा कैंसर मेरे शेख जिसके खिलाफ जिहाद करते थे वो है लड़कियों से बचना, लैलाओं से अपनी नजर बचा के जल्दी जल्दी मौला बनने का तरीका, मौला वाला बनने का तरीका। लड़कियों से बच गए, दिल टूट गया। हदीस में आता है अना इंदल मुनकसिरत कुलूब हूं, मैं टूटे हुए दिल में रहता हूं। लड़की से बचा, नजर झुकाई, दिल टूट गया, टूटे हुए दिल में अल्लाह ताला आ गए। सुभानअल्लाह, माशाल्लाह कह सकते हैं। मैं भी आवाम हूं, आप लोगों की तरह पब्लिक ही हूं मैं मैं कोई आलिमों का गुलाम हूं मगर अल्हम्दुलिल्लाह उलमाए कराम की बड़ी बड़े उलमा की खिदमत की है। मुफ्ती रफीस माली साहब दानों का तुम आलिया, मुफ्ती अब्दुल सखरवी साहब दानों का तुम आलिया की मजालिस में बैठने की तौफीक हुई, मुफ्ती आजम पाकिस्तान नौर का तुम आलिया साहब उमरे की तौफीक हुई अल्हम्दुलिल्लाह। अपने शेख के साथ दो उमरे किए मैंने, आरिफ बिल्लाह महाशाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह के साथ। इन अल्लाह वालों के साथ रहा तो पता चला कि अल्लाह वाले किसी से नफरत नहीं करते बल्कि ये उम्मीद दिलाते हैं, मायूस होने की जरूरत नहीं है। मैं भी ऐसी हैदराबाद में पैदा हुआ हूं, मैं राजपुताना अस्पताल में हजारों का खानदान है मेरा शहर में, और लतीफाबाद में नाना रहते हैं, 10 नंबर में मेरे दादा रहते हैं, 6 नंबर में मेरे नाना रहते हैं। मुझे कुछ पता ही नहीं था दीन का, कराची किया, एनईडी यूनिवर्सिटी में मेरा दाखिला हुआ, इंजीनियरिंग यूनिवर्सिटी में, फिर वहां से इतने बड़े अल्लाह वालों से बैत हो गया, उनके पास आना जाना शुरू किया और जिंदगी बदलना शुरू हो गई। और फिर अल्लाह का फजल हुआ, अब ये मिंबर पे बयान कर रहा हूँ, इमाम साहब ने ऐलान किया खलीफा आए, खलीफा तो अल्लाह हजरत वाला ने मुझे खिलाफत दी, खिलाफत कहते हैं इजाजत बैत, क्योंकि गलत पीरी मुरीदी बहुत बढ़ गई है, लोग पीरी मुरीदी को समझ रहे हैं बस वजीफे करते रहो, मुराकबों में बैठे रहो और घर जाके टेलीविजन भी देखते रहो। वाह भाई वाह ये अच्छी पीरी मुरीदी जबरदस्त है, औरतों को भी देखते रहो और पीरी मुरीदी भी चलता रहे, पीर साहब कबर में यहां हमें कंधे पे बिठा के जो है वो डायरेक्ट जो है जन्नत में ले जाएंगे, ऐसा नहीं होता, अमल खुद ही करना पड़ेगा। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं ए फातिमा अपने आप को जहन्नम की आग से बचा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे अपनी बिटिया के लिए ए फातिमा अपने आप को जहन्नम की आग से बचा। कौन माई का लाल है वो कहे कि भाई बस हाँ पीर से बैत हो गए अब जन्नत में जाएंगे, अमल करना पड़ेगा। फत्तबिउनी कुल इन कुंतुम तुहिब्बून अल्लाह, ए नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा दीजिए अगर तुम अल्लाह से मोहब्बत रखते हो तो फत्तबिउनी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की नकल करो सर से लेकर पैर तक, पहले जाहिर बनता है उसके बाद बातिन की फिक्र। सुन्नत के मुताबिक बाल होने चाहिए, कभी हमने पूछा कैसे होने चाहिए, चारों तरफ से बराबर हों या सर के बाल मुंडा लें, सर मुंडा के खटमंडू हो जाए। हजरत वाला हमारे हंसाते भी थे हदीस में आता है ज्यादा हंसना दिल को मुर्दा कर देता है, वो कौन सा हंसना है जो टेलीविजन के सामने हो, जो किसी की गीबत कर हो, मगर नेक लोगों में हंसना बुरा नहीं है, क्या बीवी बच्चों के साथ हम लोग हंसते नहीं है। एक बुढ़िया आई या रसूलुल्लाह मैं जन्नत में जाऊंगी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं तू जन्नत में ही जाएगी, तू जाएगी मगर जवान होके जाएगी। वो रोने लगी तो फरमाया नहीं तू जाएगी जन्नत में मगर जवान होके जाएगी। मुफ्ती आशिक इलाही साहब रहमतुल्लाह अलैह बहुत बड़े आलिम थे, हमारे अकाबिर देवबंद उलमाए कराम, मैं आपको सच बता रहा हूँ ऐसे आशिक रसूल थे, उनकी खबरें माशाल्लाह जन्नतुल बकी में है, 10,000 सहाबा कराम के साथ उनकी खबरें हैं। जो फजाइल अमाल लिखने वाले ना शेखुल हदीस मौलाना ज़करिया साहब रहमतुल्लाह उनकी खबर मैंने खुद देखी है, जन्नतुल बकी में है माशाल्लाह। ऐसे हमारे अकाबिर सुन्नत पे चलने वाले थे, ए भंगेड़ी शाह छंगेड़ी शाह वाले नहीं होते ये कराची में लिखा होता समंदर शाह, कोई ना भी कोई शाह बना दो बस, असल शाह वो है जो सुन्नत शरीयत पे चलता है। और जो लोग सिंध के अंदर पंजाब में किसी से बैत हुए हैं और वो पीर जो है औरतों से पर्दा नहीं करता, तो ऐसे से पहली बात तो बैत होती नहीं है। ये बैत का मतलब क्या होता है, बैत का मतलब होता है यानी मैं वादा करता हूँ पांचों वक्त की नमाजें मस्जिद में जमात से पढ़ूंगा, ज़कात अदा करूंगा और बीवी से अच्छे अखलाक से पेश आऊंगा, नजर बचाऊंगा, जबान की हिफाजत करूंगा, कान की हिफाजत करूंगा, क्योंकि हमें मुश्किल हो रही होती है किसी सच्चे अल्लाह वाले के हाथ पर बैत होकर उससे अल्लाह का रास्ता आसान हो जाता है। قرآن شریف کے اندر آتا ہے یا ایوہ الذین آمنوا, غور سے سنیے گا, پورا بیان سن کے جائیے گا, ورنہ پھر پورا بیان نہیں سنا تو اعتراض پیدا ہو سکتا ہے کہ کیا بیان کر رہے ہیں. بس مختصر کروں گا, کھانا ہم نے بھی نہیں کھایا ہے, کراچی سے آئے ہیں, سڑک پہ ہم لوگ پھنس گئے تھے, ٹرالر بہت سارے ٹرالر تھے. بہرحال اس کے بعد ہمیں نظامانی گاؤں جانا ہے. اتنی ساری باتیں آ رہی ہیں, آپ لوگ اتنی سچی طلب سے بیٹھے ہیں ماشاء اللہ, اللہ آپ لوگوں کو جزائے خیر دے. میرے شیخ نے فرمایا جب بیان کرو نا اوپر بیٹھ کے ذرا اکڑو اکڑو مت, کوئی بیان کرنے والا اکڑنے, تبلیغی جماعت سے تعلق ہے, مسجد سے, مدرسے, شیخ الحدیث سے عالم ہے, چلے لگاتا ہے, خلیفہ ہے, اکڑنے کی ضرورت نہیں ہے. کیونکہ میرے شیخ نے فرمایا, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں, ما عرفنا کا حق کا معرفتک, یا اللہ آپ کی معرفت کا حق مجھ سے ادا نہیں ہو سکا, آپ کی عبادت کا حق مجھ سے ادا نہیں ہو سکا. حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں, اور حضرت عائشہ صدیقہ, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں بھی اللہ کی رحمت سے جنت میں جاؤں گا. حضرت عائشہ نے فرمایا, یا رسول اللہ آپ بھی اللہ کی رحمت سے جنت میں جائیں گے؟ ہاں یا رسول اللہ. حضور صلی اللہ علیہ وسلم فرمایا, ہاں عائشہ میں بھی اللہ کی رحمت سے جنت میں جاؤں گا. سبحان اللہ, جنت میں تو اپنے اعمال سے کوئی نہیں جائے گا, اللہ کی رحمت سے جائیں گے. انشاءاللہ ہم سب مسلمان جنت میں جائیں گے انشاءاللہ تعالی. مگر ایک بات ہے, گناہ کرنے سے, اب وہ جو حدیث شریف میں آتا ہے گناہ کرنے سے دل پہ دھبا لگ جاتا ہے, یہ تو سب کو پتا ہے نا. تو گانا سننا گناہ نہیں ہے کیا؟ بتائیے, ہماری شادیاں جب ہو رہی ہیں, بیٹی کی شادی, سب لوگ, اکثر لوگ فیل ہو جاتے ہیں. ہالوں کے اندر شادیاں کر رہے ہیں, مس گیدرنگ ہو رہی ہے اور گانے بجانے ہو رہے ہیں. مگر اب یہ سب باتیں میں کہہ تو چلے آؤں گا, آپ نے حضرات نے سنی بھی ہوں گی, سب کو معلوم بھی ہے, مگر وہ ہمت, وہ پیٹرول, وہ طاقت, وہ شیرانہ مزاج, حیدرآباد مانے شیروں کا شہر, لومڑیانہ پن ختم ہو جائے اور شیروں جیسا مزاج ہو جائے, معاشرے کے خلاف چل کے دکھائے, یہ سچوں کی صحبت سے ملتی ہے یہ بات. ورنہ انسان یوں ہی چلتا رہتا ہے, ارے اللہ بڑا غفور الرحیم ہے, اللہ پکڑتا بھی تو ہے, اللہ تعالیٰ ڈھیل دیتے ہیں, اللہ تعالیٰ شاید توبہ کر لے, شاید توبہ کر لے. یہ حضور صلی اللہ علیہ وسلم تھوڑی تشریف لائیں گے, مگر ان کے غلام اور نائبین رسول یعنی علماء کرام, مشائخ آ کے ہماری دل کو جھنجھوڑتے رہیں گے کہ سچی توبہ کر لیں. ہم لوگ توبہ کرنے والا بھی اللہ کا ولی ہو جاتا ہے, آپ کو سچ بتا رہا ہوں, میں نے خود توبہ کی, ابھی بھی کرتا رہتا ہوں. کبھی اپنے اکڑنا نہیں چاہیے. ایک بہت پیاری بات بتا رہا ہوں, مایوس بالکل نہ ہوں. حدیث میں آتا ہے, التائب من الذنب کمن لا ذنب لہ, پہلے نفس کا دمبا تھا, توبہ کر لے ذنب لہ ہو جائے گا. توبہ کرنے والا ایسا ہے جیسے اس نے کوئی گناہ ہی نہ کیا ہو, بالکل ریل صاف ہو جاتی ہے اس کی. جب گناہ کرتے ہیں نا, جیسے 8 نمبر بازار میں دکان کھولی گئی ہے, اب دکان تھوڑی چھوڑنی ہے, لڑکیوں سے بچنا ہے. حدیث میں آتا ہے, آنکھوں کا زنا ہے نظر بازی. حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں, زنا العین النظر, آنکھوں کا زنا ہے نظر بازی, حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں. اس میں کوئی مولوی کی بات نہیں ہے, مولوی نے دین کو مشکل کر لیا ہے. ہمیں تو اپنے تبلیغی, ہمیں تو اپنے جو ہے بیانات پہ ناز ہے, ہمیں تو ذکر پہ ناز ہے, تہجد پہ ناز ہے. میں خود تبلیغی جماعت میں جب 10 دن لگائے میں نے, پھر کراچی اجتماع میں گیا, اتنے تبلیغی حضرات اس فقیر کے ہاتھ پہ بیعت ہیں الحمدللہ, سال لگانے والے, 4 مہینے لگانے والے, وہاں اصلاح بھی کرواتے ہیں کہ بھائی نظر کی حفاظت نہیں ہو رہی, بیوی سے برے اخلاق سے پیش آتا ہوں, ہر وقت طلاق کی دھمکیاں دیتا رہتا ہوں. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, اکمل مومن وہ ہیں جس کے اخلاق اچھے ہیں, اس میں سے بہترین وہ ہے, خیارکم لنسائہم, جو اپنی بیوی کے ساتھ اچھا ہے. باہر تو بڑے بیانات ہوں گے, چہرے پہ بڑا نور ہوگا, مگر بیوی پریشان ہوگی ہم سے. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, حضرت عائشہ فرماتی ہیں, سن رہے ہیں آپ, سو تو نہیں رہے, یہ اچھا طریقہ ہے, چشمہ لگا کے نظر نیچے کر کے سو رہے ہیں. جو سوتا ہے وہ کھوتا ہے بھائی, اتنی قیمتی بات ہو رہی ہے, آپ کو ساتھ دینا چاہیے. سوئیں گے تو کیا فائدہ ہوگا, اتنی دور سے آئے پیسہ خرچ کر کے آپ سو رہے ہیں. آپ خطبہ میں نے نہیں پڑھا, خطبہ پڑھ دیتا ہوں. الحمد للہ وکفا وسلام علی عباده الذین اصطفى, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. قال اللہ تبارک وتعالی, ان اولیاؤہ الا المتقون. وقال اللہ تبارک وتعالی, ان اللہ یحب التوابین ویحب المتطہرین. وقال اللہ تبارک وتعالی, یا ایہا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. وقال رسول اللہ صلی اللہ تعالی علیہ وسلم, یا ابا ہریرہ, اتق المحارم تکن اعبد الناس, او کما قال علیہ الصلاۃ والسلام. 2-4 نعت شریف کے اشعار سنا دیتا ہوں. الحمدللہ ہمارے حضرات نعت شریف پڑھتے بھی ہیں, سنتے بھی ہیں, مگر اس میں کوئی شرک کی بدبو نہیں ہونی چاہیے, ڈھوم ڈھڑک کا نہیں ہو اور حلق سے کر کے آوازیں نکلتی ہیں. مفتیان کرام نے اس کو منع لکھا ہے, ڈھول کی طرح آوازیں نکالنا ہے, اور یہ بے ادبی ہے. جس کو فون کرو نعت شریف لگائی ہوئی, اس میں میوزک بھی بج رہی ہے, یہ تو بے ادبی ہے. میوزک سننا ویسے ہی حرام, پھر نعت شریف کے ساتھ میوزک. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, میں گانے کے آلات توڑنے کے لیے بھیجا گیا ہوں. اور لڑکیاں پڑھ رہی ہیں نعت شریف, عورت کی تو قرآن شریف में आता है औरत की तो आवाज का भी पर्दा है. फयतमा अल्लजी फी कल्बिहि मरद, यानी ऐ सहाबा کرام के हुक्म हो रहा है कि नबी की बीवियों अगर बात करना हो पर्दे के पीछे से बात करो और जो है अपनी आवाज को नरम आवाज से बात मत करना. फला तखजाना बिल कौल, ए नबी की बीवियों नरम आवाज से बात मत करना, आवाज को जरा भारी करके बात करना. आपका इकराम सर आंखों पर, मगर हमारे बुजुर्गों ने मना, मेरे शेख ने मुझे मना किया है. मैं अपने शेख की बात मानूंगा कि जहां बयान हो वहां चाय भी नहीं पीनी है, सेमिनार भी नहीं पीनी, और पानी अपना हम लेकर आए हैं अल्हम्दुलिल्लाह. इनसे भी पूछ लें और दुनिया में किसी से भी पूछ लें जो हजरत वाला के सच्चे खादिम हैं, पैसे लेके बयान नहीं करते हम लोग. 10,000 रुपए दोगे तो नाज शरीफ सुनाएंगे, 15,000 दोगे तो नाज शरीफ सुनाएंगे, 20,000 देंगे तो नाज शरीफ सुनाएंगे. जी जी आप लोग पी लीजिएगा, पिए कोई मसला नहीं, इकराम करना चाहिए, मुसलमान का इकराम जरूरी है. ये आप इस पे नाराज मत होइएगा कि आपने कैसे, आप तो इकराम ही कबूल नहीं कर रहे. इकराम सर आंखों पर, मगर इसमें ये है कि आजकल पेटू मौलवी बहुत हो गए हैं, जहां जाओ देगे चढ़ रही हैं और खाने के मुर्गे के बगैर तो बयान हजम ही नहीं होता है. पहले मुर्गे खिलाओगे, मुर्गे बकरे छतरे हजम शरीफ, मुल्ला जीदा खत्म शरीफ, उसके बाद हम बयान करेंगे. अल्हम्दुलिल्लाह ऐसा कोई नहीं है. मैं हम लोग आते हैं बस दीन की दर्द दिल से कुछ बातें अल्लाह ताला कहलवा देते हैं, वो बयान करके चले आएंगे. बस असल तो अमल करके दिखाएं. सेवन अप का क्या है, मैं आपको पिला दूंगा सेवन अप. ये तो इकराम सर आंखों पर. हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अभी नहीं, जज़ाकअल्लाह, अभी पहले मसला हो जाएगा, पहले बयान सुन लीजिए फिर उसके बाद बयान के बाद. जज़ाकअल्लाह आपका इकराम सर आंखों पर. एक शख्स ने बोल दिया, मैंने इसी तरह एक शख्स सेवन अप ले आए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम तो कबूल फरमा लेते मेहमानी, आप ये कैसे मौलवी बने हैं कि आप मेहमानी कबूल नहीं कर रहे हैं. इसमें अजमत दीन की बात है, इज्जत नफ्स की बात है, क्योंकि आजकल लोग यही हो गया बयान के बाद फौरन सेवन अप चल रही है. ये मस्जिद नहीं है, गोया कि ये खाने की जगह बना ली है. एहतिकाफ वाले जब बैठते हैं, कितने दूसरे बाहर के लोग भी आके खाने की पूरी नशिश चल रही है. एहतिकाफ क्या हो गया, वो तो शादी हॉल की तरह खाना हो गया, वो तो मस्जिद का अदब कहाँ चला गया. इसलिए जो हमारे बुजुर्गों को जो तरीका है उस पर रहने में फायदा है उसमें. इंशाल्लाह ताला आपकी दावत सर आंखों पर, कहीं और बयान के बगैर दावत हम सेमिनार जरूर पी लेंगे. बहरहाल वो बात कहीं और चलेगी. दीन की बात अर्ज कर देता हूँ. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि या अबा हुरैरा, ए अबू हुरैरा, इत्तफिल महारिम, हराम कामों से बच जाओ, तकुन आबदन्नास, दुनिया के सबसे बड़े इबादत गुजार बन जाओगे. आबदन्नास, हम चाहते हैं ना हम दुनिया के बहुत बड़े वली बन जाएं, बहुत बड़े इबादत गुजार बन जाएं, खूब तवाफ करें, खूब हज करें. मैंने भी बड़े तवाफ किए हैं, खूब चक्कर लगा रहा हूँ, 10 तवाफ कर ली. क्यों, मैं मक्का शरीफ में पैदा हुआ, मेरे अबू मक्का शरीफ में नहीं, यहाँ पैदा हुआ. जब मैं 6 महीने का था मेरे अम्मी अबू मक्का शरीफ चले गए. मेरे अबू वहाँ इंजीनियर हैं, अब तो रिटायर हो गए. मेरे अबू बयान भी सुन रहे हैं, लाइव बयान सुना जाता है, सुन रहे हैं. मेरे अबू बयान सुन रहे हैं, वहाँ जद्दा के अंदर हैं इस वक्त. तो खूब चक्कर लगाए, मगर पता ही चक्कर भी लगा रहे हैं. और सुदान की औरतों को, मिस्र की औरतों को देखे भी जा रहे हैं. अरे सब अरफाती बहने, अरे कोई मसला ही नहीं, खूब लब्बन खाओ, लब्बन पिलाओ, जबादी खिलाओ, खूब मजे उड़ाओ, कोई मसला ही नहीं. तवाफ भी करते रहो, आंखों का जिना भी करते रहो. जैसे वहां एक गुना है, एक नेकी 1 लाख है ना, वहां एक गुना भी 1 लाख है मक्का शरीफ में. मदीना शरीफ में मगर ऐसा नहीं है. वो रहमतुल आलमीन है भाई, हुजूर सल्लल्लाहु अलैहि वसल्लम. सारी दुनिया तड़पती थी, बेचैन थी, आप आए तो दुनिया सुकून पा गई. सल्लल्लाहु अलैहि वसल्लम, आप तशरीफ लाए तो ऐसा लगा जैसे उजड़े चमन में बहार आ गई. हुजूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो ऐसा लगा जैसे उजड़े चमन में बहार आ गई. जब दावत दी ना, हद अबू बकर सिद्दीक रज़ी अल्लाह तआला सबसे पहले ईमान लेकर आए. उन्होंने ये नहीं कहा माहौल ऐसा था. अब जिसको भी बात करो, मेरे घर का भी मेरी ऐसी माहौल था अल्हम्दुलिल्लाह. फिर हजरत अपने अबू की टांगे दबाई, फिर वाली साहब ने मेरी दाढ़ी रख ली, मेरी बहनों ने पर्दा शुरू कर दिया. ये जो अमली तबलीग होती है ना, ये खुशबूदार होती है, ये लाखों बयान से बेहतर होती है. क्योंकि कुरान और हदीस की बात है, बीवी की बहन साली से पर्दा है, भाभी से पर्दा है, हमारा पर्दा है, हम तो नहीं करते. हिम्मत मिलेगी सच्चों की सोहबतों में. पर्दा करना फर्ज है, नफिल की बड़ी फिक्र है, बयानात की बड़ी फिक्र है, मगर पर्दे की फिक्र है नहीं. हाँ, हमारी बेटी कहाँ जा रही है, ट्यूशन सेंटर जा रही है, और LMC जा रही है, जामशोरो जा रही है, कहीं भी जा रही है, या मिस 10 साल के बाद लड़की का पर्दा शुरू हो जाता है. अब मिस गैदरिंग फला ग्रामर स्कूल में मिस गैदरिंग में जा रही है, और बताइए तो पर्दा शुरू हो गया, और यहाँ पे दुपट्टा लगा के जुल्फे खोल के जा रही है. औरत का बाल खोलना ऐसा है जैसे वो सतर दिखा दिया, उसने सतर में दाखिल है. یہ شرم کی جگہ میں داخل ہے اور بال کھول کے جا رہی ہے, میڈم بھی پڑھا رہی ہے بے پردہ, اور وہ بتائیے. تو اس میں یہ اس کے لیے ہمت چاہیے. اب ماحول ہی سارا ایسا ہے. میرے شیخ ایک شخص نے لکھا حضرت ماحول ہی خراب ہے. حضرت والا فرمایا ماحول پہ پڑھو لاہور, ہمت کر کے مرد مجاہد بن کے. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اب جہاد اصغر سے ہم جہاد اکبر کی طرف آ رہے ہیں, یعنی وہ جہاد کے بعد اب نفس سے جہاد جہاد اکبر ہے. کیا ہر وقت عورتیں عورتیں, لڑکیاں ہی لڑکیاں, آٹھ نمبر بازار میں کہیں بھی چلے آئیں, ہسپتال چلے جائیں, ڈلیوری کے لیے جائیں گے جب اپنے بہو کے لیے بیوی کے لیے عورتیں ہیں نہیں وہاں پہ, بتائیے ہر جگہ ہی لڑکیاں ہیں, یونیورسٹی کے اندر لڑکیاں, ہر جگہ لڑکیاں. تو ہمیں کیا کرنا ہے؟ نظر جھکا لیں. یغض من ابصارہم. قرآن شریف قیامت تک کے لیے آیا کہ نہیں آیا؟ اور یہ صرف مولوی کا کام نہیں کہ ممبر پہ بیٹھنے والا نظر بچائے, تبلیغی جماعت والے نظر بچائے, جو چلے لگاتے ہیں وہ نظر بچائے, اور ٹھیلے والا اور دکان میں کام کرنے والا, چوڑیوں پہ دکان میں بیٹھنے والا, آٹھ نمبر کی چوڑیاں یہ بڑی مشہور ہے نا ریشم گلی کی وغیرہ کی, اور جو چادر عورتوں کی بیچتا ہے وہ بیچنے والا, ایک صاحب بیٹھے ہوئے یہاں, ان کی دکان ہے جوتوں کی, جوتوں کی دکان ہے, تو کیا ہوا؟ تو نظر بچائیں, عورت آ جائے نظر جھکا کے بھاری آواز کر کے بات کر لیں, ہمت کرنی پڑے گی. کیونکہ حدیث میں آتا ہے آنکھوں کا زنا ہے نظر بازی, شروع میں جیسے بتایا. اس کو معمولی مت سمجھیے. لوگ بولتے ہیں مولوی نے دین کو بڑا مشکل کر لیا ہے. وہ مشکل تو ہمیں لگ رہا ہے کیونکہ ہم نے میڈیا کی غلامی کر کے میڈیا والا اسلام ہمیں اچھا لگ رہا ہے, اور جو سچی سچی باتیں بتائے وہ اس پہ اعتراض کر کے ادھر اعتراض کر کے نفس کا بہانہ بناتے ہیں, وہ مولوی یہ کہہ رہا تھا وہ یہ کہہ رہا تھا. یہ تو اس میں کوئی مشکل بات ہے؟ یہ تو قرآن شریف کی بات ہے, نظر بچانے کی بات قرآن شریف کی بات ہے. یہ میرے شیخ کی بات نہیں, میرے شیخ کی بات قرآن شریف کی بات ہوتی ہے. قل للمؤمنین یغضوا من ابصارہم. اے نبی صلی اللہ علیہ وسلم, ایمان والے مردوں سے فرما دیں کہ اپنی بعض نظریں جھکا لیں, اور ویحفظوا فروجہم, اپنی شرمگاہ کی حفاظت کریں. فضائل رمضان میں فضائل شیخ الحدیث نے بھی اس بات کو, نظر کی حفاظت کو لکھا ہے. خود مولانا طارق جمیل صاحب بیان فرما رہے تھے, ایک دفعہ بیان فرما رہے تھے, وہ کہ جا رہے تھے نظر پڑ گئی سارا علم نکل گیا. بتائیے یہ ایسے معمولی چیز نہیں ہے. اور جو لوگ روزانہ ہی عورتوں کو دیکھتے رہتے ہیں وہ بولتے ہیں اجی ہمیں تو کچھ نہیں ہوتا, ہم تو دیکھتے رہتے ہیں. حضرت فرماتے ہیں اگر آپ ہمت کر کے 15 دن, 15 days اونلی, ویسے تو 40 دن, مگر 15 دن ایک نظر بھی خراب نہ کریں, نظر جھکا کے رکھیں, عورت آئے نظر جھکا لیں, پھر دیکھیے 15 دن کے بعد پھر دل میں کچھ محسوس ہوگا. میکینک کے جو کپڑے ہوتے ہیں کالے ہوتے ہیں نا, اس کے اوپر اور کالک لگ جائے پتا چلے گا؟ جب بار بار بد نظری کر رہے ہیں ہم لوگ, عورتوں کو دیکھ رہے ہیں, تو کیسے احساس ہوگا؟ جب توبہ کریں گے سچے کہ اے اللہ میں ارادہ کرتا ہوں کہ ایک نظر بھی خراب نہیں کروں گا, ایسا ارادہ کریں. یہ پی ایچ ڈی کا مضمون تو ہے, مگر عمل کریں گے انشاء اللہ تعالیٰ اللہ تک پہنچنے کا شارٹ کٹ رستہ بتا رہا ہوں. میں نے آپ کو کوئی لمبے چوڑے وظیفے بتائے؟ میرے شیخ کوئی لمبے چوڑے وظیفے نہیں فرماتے تھے. فرماتے تھے بس فرض واجب سنت موقع ادا کر لو, اور لیلاؤں سے نظریں بچا لو. مولا کو نہ پاؤ تو کہنا کہ اختر کیا کہہ رہا تھا. 80 سال کی عمر پائی, دنیا بھر میں ہزاروں مریدین ہیں میرے شیخ پہ, اور صرف کراچی میں 250 خلیفہ ہیں, اور پوری دنیا میں لاکھوں مریدین ہیں, اور ماشاءاللہ ان سے خوب اللہ کا کام لے رہے ہیں. کیونکہ یہی مضمون سب سے زیادہ مشکل ہے. جتنا حضور صلی اللہ علیہ وسلم سے بودھ ہوتا جائے گا, فحاشی اریانی اور یہ گندا پن, اور جسے کہا جائے ننگا پن, بڑھتا چلے جائے گا. مجبور ہو جاتا ہوں میں, تھک جاتا ہوں, حضرت والا کا شعر ہے, میں تھک جاتا ہوں اپنی داستان درد سے اختر, مگر میں کیا کروں چپ بھی نہیں مجھ سے رہا جاتا. داڑھی ہے ٹوپی ہے اور گندی فلم دیکھ کے مزے لے رہے ہیں کہ کوئی دیکھ نہیں رہا. حضرت والا فرماتے ہیں میرے شیخ کا شعر ہے, جو کرتا ہے تو چھپ کے لے جہاں سے کوئی دیکھتا ہے تجھے آسمان سے, جو کرتا ہے تو چھپ کے اہل جہاں سے کوئی دیکھتا ہے تجھے آسمان سے. اللہ تعالیٰ ہمیں دیکھ رہے ہیں. علم یعلم بھی ان اللہ یرا, کیا تم جانتے ہی کہ اللہ تعالیٰ تمہیں دیکھ رہے ہیں؟ بہت سے لوگ بولتے ہیں ہماری زندگی جیسے گزاری ہے گزرنے دو, دین میں یوں تو دنیا میں تو اتنا چست ہے, 1000 روپے آ رہے تھے اب 2000 آ جائیں, 18000 کی نوکری تھی اب 20000 کی ہو جائے, اب 25000 کی ہو جائے, تو دین میں کیوں اتنا سست ہے؟ تیری عقل دنیا میں کیا کر گئی, مگر ظالم دین میں کہاں مر گئی کہ آگے بڑھنے کی کیوں نہیں فکر کرتے کہ بس نظر خراب ہو رہی ہے تو ہونے دیں. یہ تو مولویوں کی باتیں ہیں, یہ تو کمال کی باتیں ہیں, یہ حضرت والا کی باتیں ہیں, قرآن شریف کی بات ہے, حدیث شریف کی بات ہے. چونکہ نظر کی حفاظت نہ کرنے سے دل میں نور نہیں رہتا, پھر نماز میں مزہ نہیں آئے گا. اب جب نظر کی حفاظت جو شخص کرے گا, گھر میں ٹیلی ویژن رکھے گا, ماشاءاللہ اتنے دوست بیٹھے ہیں میرے ساتھ جو آئے ہیں, اپنے گھروں سے ٹیلی ویژن توڑ توڑ کے نکالا ہے, ماشاءاللہ بہت بڑی بات ہے, ماشاءاللہ کہہ دیجئے. ہو سکتا ہے آپ لوگوں کو اس میں اعتراض ہوتا ہے, کیونکہ ہم سے جگہ جگہ آ کے بیان کرتا ہوں, آپ نے ٹیلی ویژن توڑنے کی بات کر دی. اس پہ تو فلاں بھی آتے ہیں, فلاں بھی آتے ہیں, بھائی فلاں آتے ہیں, آپ ان سے جا کے پوچھیں ہم سے کیوں پوچھ رہے ہیں. इसमें कैंसर ही कैंसर है। टेलीविजन में तो था, अब तो मोबाइल के अंदर कैमरे वाला मोबाइल चले, जो सही एहतियात वाले शायद ही, यानी 1,00,000 में से सिर्फ 3 या 4 लोग सही इस्तेमाल करते होंगे मोबाइल, वरना अक्सर लोग बर्बाद ही हो रहे हैं मोबाइल के चक्कर में। फेसबुक का अकाउंट खोला है, यूट्यूब का, इसलिए मेरे शेख ने बकायदा दिखाया, देखो मेरे पास सादा मोबाइल है, सादा फरमाए मेरे पास सादा मोबाइल है, क्योंकि अगर मैं बच गया तो मेरी औलाद नहीं बच पाएगी। छोटे छोटे बच्चे कार्टून देख रहे हैं, दारुल उलूम देवबंद का फतवा है, बड़े बड़े उलमा का फतवा है, कार्टून देखना जायज नहीं है। अब जिंदगी कहां हमारी गुजर रही है? अगर हम आज बच गए, हमारी औलाद अभी चड्डी पहन के लोग घूम रहे हैं, चड्डी के बाद और छोटी हो जाएगी, और फिर हमारी और मां बहने बेटियां कैसे घूम रही हैं आप बताइए? ये सब क्या है? जितना हुजूर सल्लल्लाहु अलैहि वसल्लम से बोध होता चले जाएगा, ये फहाशी बढ़ती चली आएगी। अब इसमें हमें कैसे, ऐसे नारेबाजी से काम नहीं होगा, यहाँ पे पोस्टर लगा दिया फहाशी को बंद करो, हमें अमल करना पड़ेगा। सहाबा कराम क्या करते थे? समीअना वअताअना, सुनते थे और अमल करते थे। मैं मुफ्ती शेखुल इस्लाम है मुफ्ती दकी उस्मानी साहब दारुल कातुम आलिया उनका बयान सुन रहा था, वो फरमा रहे थे ये मत सोचेंगे सब मुआशरा अमल करेगा तो मैं करूंगा। फरमाया फर्द फर्द करके मुआशरा बनता है, मैं अमल करूं, आप करें, आप करें, आप करें, सब ये हम सब अमल करना शुरू कर दें तो इंशाल्लाह एक मुआशरा तैयार हो जाएगा अमल वाला। दूसरों की तरफ उंगली नहीं उठानी, मुझे बयान करने वाला खुद भी मोहताज है, मैं भी अमल करना शुरू करूं, क्योंकि मुझे भी जाना है, सफर करना है, लड़कियां तो हर जगह है, अस्पताल भी जाते हैं, कॉलेज भी, यूनिवर्सिटी भी, बिल जमा कराने जाएंगे तो लड़की बैठी होगी, आप टिकट लेने जाएं तो लड़की होगी, एयर होस्टेस फजाई मासी आ जाएगी। जब सफर करेंगे सऊदी अरब का हज, अल्लाह ताला हम सबको मकबूल उमरा नसीब फरमाए, मकबूल हज, कितने हाजी जा रहे हैं माशाल्लाह। हज के सफर पे जाने वालों लम्हे भर को सोचे जरा, चक्कर काटे जिस घर के वो घर वाला किस किस को मिला। चक्कर तो काट कर आ गए, मगर वो घर वाला किसको मिला आप बताइए? वहां जा रहे हैं और वहां भी, क्योंकि मेरा तो बहुत जाना हुआ हज उमरे की अल्लाह ताला की तौफीक से, क्योंकि वहीं रहता था, आप हजरात भी बहुत से जा चुके होंगे, हर कमरे में टेलीविजन लगा हुआ कि नहीं लगा? वहां पे बड़े टावर्स हैं, टेलीविजन लगा हुआ है। मेरे शेख जाते थे ना उमरे के लिए तो टेलीविजन के ऊपर कपड़ा डाल देते थे कि मैं गुनाह के आले को देखना भी पसंद नहीं करता, और हम लोग तो वहां के टेलीविजन ऑन कर लेते हैं, तवाफ करके आए, रोजे मुबारक से हाजिरी करके आए, देखे तो सही बीबीसी में क्या आ रहा है, और अपनी खबर नहीं है, दुनिया भर की खबर है, अपने नफ्स के अंदर जो हराम मजे हम लोग ले रहे हैं उसकी खबर नहीं है। इसलिए तौबा करनी चाहिए, सच्ची तौबा की बता देता हूँ, 4 शर्तें हैं तौबा का, फजीलत ये है, सच्ची तौबा कर लेता है वो ऐसा है जैसे कोई गुनाह ने किया, सच्ची तौबा करने वाला ऐसा है वो अल्लाह का प्यारा हो गया, ताइबु हबीबुल्लाह, इन्नल्लाह युहिब्बुत्तवाबीन, तौबा करने वाला अल्लाह का प्यारा हो जाता है। सच्ची तौबा कर ले, बैठे बैठे हो जाएगी, कोई दरियाए सिंध पे एक पैर पे खड़े होकर कोई वजीफा नहीं पढ़ना पड़ेगा, बहुत ही आसान है। क्या करना है? 3-4 शर्तें हैं मुहद्दिसीन ने लिखी है। पहली शर्त है उस गुनाह से अलग हो जाए, अय्यखला अनिल मासिया। दूसरी शर्त है दिल में नदामत हो कि हाय मैंने इतने बड़े पालने वाले को नाराज कर दिया। तीसरी शर्त है पक्का इरादा करें, अय्याजिमा अजमन जाजिमन अल्लाह यहूदा इलैहा अबदा। मुझे अपने ऊपर रोना आता है कि मैं तो इंजीनियर हूं और ये अरबी इबारत है, क्योंकि मैं सऊदी अरब में रहा, अरबी इबारत में पढ़ लेता हूं, वरना गैर आलिम को अरबी इबारत बयान नहीं करनी चाहिए। और ये मेरे शेख की खुली हुई करामत है, इस फकीर की अरबी इबारत मुफ्ती आने का हम को सुनाई हुई है, बिल्कुल सही सही होती है अल्हम्दुलिल्लाह, ये अल्लाह वालों की करामतें भी होती हैं। तो पक्का इरादा करे कि अब गुनाह को नहीं करना है, अब जिना नहीं करना, अब लड़के से बदफेली नहीं करनी, ये भी बड़े आम हो गई है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कयामत में सबसे ज्यादा अपनी कौम में इस बात का खौफ करता हूं कि मेरी कौम लड़कों से बदफेली मुबतला हो जाएगी कुर्ब कयामत में, ये हो रहा है। इसलिए मेरे शेख लड़कों से भी एहतियात करते थे, लोगों ने बड़ा मजाक उड़ाया, मगर माशाल्लाह मेरे शेख के जनाजे में 1,00,000 लोग थे, जो कुदरती जिनके दाढ़ी मूछ नहीं आई ना, 12, 13, 14 साल के लड़के से लेकर 18 साल के जिनकी दाढ़ी हल्की हल्की आती है, हसीन लड़के होते हैं, उनको मेरे शेख दाएं और बाएं बिठाते थे, देखते भी नहीं थे। इमाम अबू हनीफा रहमतुल्लाह, इमाम मोहम्मद रहमतुल्लाह को कमाल तकवा की वजह से पीछे बिठाते थे कि उनकी दाढ़ी नहीं आई थी, और आज तो हम लोग कितना आम हो गया, आप देख ही रहे हैं लड़कों से गुनाह कैसे, जरूरी कि गुनाह का काम करे, बल्कि अगर यूं गले में हाथ डाल दिया, उसको सेविनप पिला दी और उसको ब्रोस खिला दिया, हसीन लड़का लग रहा है, बूढ़े को क्यों नहीं खिलाया, और हसीन लड़के का पैर दबा रहे हैं, बूढ़े का पैर क्यों नहीं दबा रहे हैं? ये सब नफ्स की चालें होती हैं। मेरे शेख की किताब है हुसन परस्ती की तबाहकारियां उसका इलाज, अभी तो लेकर नहीं आए, और दूसरी किताबें आपके लिए लेकर आए, वो पढ़ लीजिएगा। उसमें मेरे शेख ने तरीका बताया हसीन लड़कों से बचने का, जिस लड़के को देख के हराम मजा आ रहा है उससे भी एहतियात है शरीयत के अंदर। सुफियान सौरी रहमतुल्लाह फरमाते हैं औरत के साथ 2 शैतान होते हैं, एक आगे और पीछे, इसलिए औरत को ना आगे से देखना है ना पीछे से देखना है, बुरके वाली को भी नहीं देखना कि बुरके में देखूं तो सही कौन जा रही है, एक शख्स हैदराबाद में हैदराबाद से मटियारी तक औरत के पीछे गया. मटियारी से एक साहब आए हैं माशाल्लाह. इसलिए ऐसी मजाहन एक बात है लतीफे के तौर पे, हमारे बुजुर्गों ने लतीफा भी सुनाया है ताकि इससे लोग हल्के हो जाते हैं. और ये मौलवी हंसता भी है तो क्या मौलवी नहीं हंसेगा? आप लोग ही हंसेंगे क्या सर? मेरे शेख यहाँ बिल्कुल हैदराबाद में या पता नहीं कराची में अंगूर ले रहे थे. आजकल अंगूर का सीजन भी है. एक पैंट शर्ट वाला शख्स आया, कोट पतलून पहना हुआ, वो भी अंगूर ले रहा था. मेरे शेख भी अंगूर ले रहे थे. बहुत नूरानी चेहरा, बहुत अल्लाह वाले, नजर झुकाने वाले, बहुत अच्छे अखलाक वाले, तो अंगूर ले रहे थे. तो उस पैंट शर्ट वाले ने कहा, ओहो मौलवी भी अंगूर खाता है. हजरत फरमाया अंगूर क्या सिर्फ लंगूर ही खाए है? यानी मौलवी कुछ ना खाए, सब आप ही लोग खा लें. सारे मजे, हलाल मजे ले सकते हैं, कोई मसला नहीं है. हलाल मनाए, हराम मनाए, हलाल थोड़ी मनाए. हलाल जितने खाना है खाएं. एतराज इस तकरीर पे बहुत ज्यादा होता है. शेख फरमाते हैं क्यों बिल्ली की दुम पे जब पैर रखें तो म्याऊ करती हो, है ना? फिर अगली दफा भले आप ना बुलाएं, हक बात तो मैं पेश करूंगा. क्योंकि मेरे शेख फरमाते थे अगर ए कमाल तुमने बदनजरी का बयान नहीं किया तो तुम खाइन हो जाओगे. क्योंकि मेरा बयान ही होता था कि नजर की हिफाजत करो तुम. क्योंकि हजरत वाला का बयान ही होता मेरे शेख का कि नजर बचाओ और मौला को दिल में पाओ. कितने लोग, सैकड़ों लोग अल्लाह वाले बन रहे हैं इस एक नजर बचाने की वजह से. हम भी बन जाए अल्लाह वाले. अल्लाह वाला बनना कोई मुश्किल थोड़ी है. नमाज पढ़ लें, पांच अच्छे अखलाक से रहें, बीवी की खताओं को माफ करें, नजर बचा लें, अल्लाह वाले बन जाएंगे. कोई लंबे चौड़े वजीफे भी नहीं बताए. और जो जाहिर सी बात है जो गुनाहों से बचेगा फिर वो जिक्र भी करेगा, तहज्जुद भी पढ़ेगा, फिर तिलावत भी करेगा, फिर अल्लाह से रोएगा भी. दीन तो बहुत सारा है. मेरे शेख फरमाते थे बस मैं एक ही अमल बताता हूँ. वफात से 90 साल की उम्र पाई माशाल्लाह. वफात से पहले फरमाते बस मैं पूरे दीन का एक ही खुलासा बताता हूँ, बस नजर बचाओ. नजर बचाओ, मौला को ना पाओ तो कहना कि अख्तर क्या कह रहा था. लैलाओं से नजर बचाओ, मौला को दिल में पाओ. अब कुछ अशआर सुना देता हूँ, बहुत प्यारा शेर है. सहाबे किराम ने मिंबर रसूल से अशआर सुनाया, हसन बिन साबित रजी अल्लाह ताला अन्हु ने. बस खत्म भी करता हूँ, मैं खत्म करते करते थोड़ा टाइम लग जाता है क्योंकि बात मुकम्मल करनी है, जरूरी है. बस मेरे दिल में तेरी मोहब्बत रहे, जिंदगी मेरी पाबंदे सुन्नत रहे, जिंदगी मेरी पाबंदे सुन्नत रहे. माशाल्लाह कह सकते हैं. मैं जहाँ भी रहूँ जिस फिजा में रहूँ, मेरा तक्वा हमेशा सलामत रहे, मेरा तक्वा हमेशा सलामत रहे. सामने ऐसा खौफे कयामत रहे, सब गुनाहों से मेरी हिफाजत रहे, सब गुनाहों से मेरी हिफाजत रहे. एक मुट्ठी दाढ़ी रखना, दोबारा बता रहा हूँ, थोड़ी के नीचे से और दाएं तरफ से और बाएं तरफ से पानी निकालना. और ये दाढ़ी का बच्चा रखना चारों इमामों के नजदीक वाजिब है. दाढ़ी को चावल बराबर कम करना, शेव करवाना हराम है. ये देखें खड़े हो जाए, मैं भी इंजीनियर हूँ, ये भी इंजीनियर है, दाढ़ी रखे हुए, जॉब करते हैं, अच्छी तनख्वाह है माशाल्लाह. और इसी तरह जाते हैं कुर्ते पहन के और टोपी लगा के माशाल्लाह जाते हैं. शादी भी हो गई, बच्चे भी हैं, बैठ जाए माशाल्लाह. ना जॉब का मसला हुआ, ना शादी का मसला हुआ, जॉब भी कर रहे हैं, दाढ़ी भी रखी है, इसी तरह कुर्ता शलवार में जाते हैं. तो बताइए, दाढ़ी से अल्लाह की मोहब्बत गाढ़ी हो जाती है, डरने की बिल्कुल जरूरत नहीं है. एक मुट्ठी रखना वाजिब है. एक मुट्ठी से 40 मेरे शेख अजीब बात फरमा रहे हैं, मेरे मौजूदा शेख हैं कुतबे जमाना हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामन खातम आलिए माशाल्लाह. ईद के बाद उनका सफर होगा, बड़ा नूरानी चेहरा है. हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह की शक्ल से उनकी बहुत शक्ल मिलती है और अखलाक भी वैसे ही है और किरदार भी वैसे ही है. जिसने हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह को नहीं देखा हो वो हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामन खातम आलिए को देख ले. इंशाल्लाह ईद के बाद उनका बकरीद के बाद सफर हैदराबाद का और सिंध का सफर है. पोस्टर वगैरह लग जाएंगे तो आप हजरत देख उनके बयान में आइएगा, बड़ा बहुत फायदा होता है. अब मैं उनके पास ही रहता हूँ, करीब उनका पड़ोसी हूँ अल्हम्दुलिल्लाह, उनके करीब ही रहता हूँ, उनके बयान में रोजाना बैठता हूँ जब भी ऐसी हिम्मत मिल रही है. वरना हिम्मत तो फुसफुसी हो जाती है, इंसान चलते चलते फुसफुसा भी हो जाता है. क्यों? उसकी वजह कि वो तबलीगी जमात की मरकज जाना छोड़ दिया, عالموں کے پاس جانا چھوڑ دیا, اللہ والوں کے پاس جانا چھوڑ دیا, اب ایمان جو بیٹری چارج ہونی تھی بیٹری چارج ہونا ختم ہو گئی. اس کی وجہ کیا؟ کیونکہ دنیا کے چند روپے آ گئے, بس چند روپے آ گئے اور اللہ والوں کو چھوڑ دیا. چند روپے آ گئے تبلیغی مرکز جانا چھوڑ دیا. دنیا تو مچھر کے پر کے برابر بھی نہیں ہے. اللہ کا وعدہ سچا ہے, میں آپ کو بالکل اس کو مطلب عملی طور پہ بتا رہا ہوں. صرف چلنا شروع کیا ہے. اللہ کا وعدہ کیا ہے؟ وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, قرآن شریف کی آیت ہے. جو تقویٰ سے رہے گا گناہ چھوڑ دے گا, اللہ کی نافرمانی چھوڑ دے گا, اللہ تعالیٰ اس کو ایسی یہ لا يحتسب ایسی جگہ سے رزق دیں گے جہاں سے گمان بھی نہیں ہوگا. عزت چاہیے نا, تقویٰ سے رہیں عزت ملے گی. ان اکرمکم عند اللہ اتقاکم, جو تقویٰ سے رہتا ہے اللہ تعالیٰ اس کو عزت دیتے ہیں. ورنہ داڑھی بھی ہوگی ٹوپی بھی ہوگی بیوی ہم سے پریشان ہوگی, کیوں مولوی بنا پھرتا ہے غصہ کرتا ہے طلاق کی دھمکیاں دیتا ہے. اس کی بھی اصلاح کروانی چاہیے. جس کے دل میں غصہ ہوتا ہے وہ اللہ کا ولی بھی نہیں ہے. غصہ صرف کافروں سے جہاد کے وقت استعمال کر سکتے ہیں. بیوی پہ غصہ کرنے والا ولی نہیں ہے اللہ کا, یہ تو شیطان ہے. ولی کی شکل میں شیطان چھپا ہوا ہے اندر. جس کے دل میں کینہ ہوگا وہ ولی ہے. حدیث شب قدر میں اور شب برات میں مغفرت نہیں ہوتی. کینہ کسے کہتے ہیں؟ جس کے دل میں انتقام کا جذبہ ہو. کیا انتقام؟ بیوی کو میں طلاق دے دوں, بھائی سے میں بھائی کو جائیداد سے آگ, بیٹے کو جائیداد سے آگ کر دوں, اور دادا پہ غصہ آ رہا ہے, امی ابو پہ غصہ آ رہا ہے, یہ دل میں کینہ تو ہے, اس کی اصلاح کرانی ہے. قرآن شریف کے اندر آتا ہے جو اپنے غصے کو پی جاتے ہیں. اب بس اب کیا بتاؤں, مطلب صرف یہ مختصر عرض کر دیتا ہوں, اصلاح کروانا فرض ہے, فرض عین ہے. بیعت ہونا فرض نہیں, اصلاح کروانا. تو یہ سب غصے کی بیماری ہے. زنا سے بچنا, شراب سے بچنا, بد نظری سے بچنا, یہ آٹومیٹک نہیں آتی ہے, سچوں کی صحبتوں سے آتی ہے. حیدرآباد میں بھی ہیں مفتی نعیم صاحب, ماشاءاللہ تبلیغی مرکز میں بھی جاتے ہیں. مولانا یوسف لدھیانی شہید رحمۃ اللہ خلیفہ ہیں, اب پتہ نہیں مجھے, بہت بڑے اللہ والے ہیں. یہاں وہ خانقاہ کا بھی کام کر رہے ہیں, اصلاح تزکیہ نفس کا, اور تبلیغی جماعت والے بھی ان سے جڑتے ہیں. ان کے پاس چلے آئے. مفتی فہیم اشرف صاحب اس وقت حج پہ گئے ہیں, میرے شیخ کے خلیفہ ہیں, نورانی مسجد میں ہوتے ہیں. مفتی عبدالرؤف سکھروی صاحب بھی ماشاء اللہ شیخ ہیں, عالم بھی ہیں, کراچی سے آتے ہیں, دو تین مہینوں میں غالباً حیدرآباد تشریف لاتے ہیں, وہ بھی بیعت کرتے ہیں. اس طرح جو سچے ہیں, اگر آپ کو سچوں کا ایڈریس نہیں معلوم, 9 نمبر مدرسہ قریب ہے, مولانا فقی صاحب اللہ ان کی مغفرت فرمائے, ان کا انتقال ہو گیا, میرے شیخ کے خلیفہ تھے وہ, جو مفتی فصی صاحب کے جو بھائی ہیں, مولانا فقی صاحب میرے شیخ کے خلیفہ تھے وہ, ماشاء اللہ دیجیے گا, مجھ سے بڑی محبت رکھتے تھے. اتنے بوڑھے ہونے کے بعد میرے بیان میں بیٹھتے تھے وہ. اللہ ان کی قبر کو نور سے بھر دے. میں بتا رہا ہوں آپ کو, اللہ والوں کا ایڈریس چاہیے نا, آپ 9 نمبر چلے جائیے اور دارالفتا میں جا کے پوچھ لیں کہ حیدرآباد اور کراچی میں سچے اللہ والوں کا ایڈریس دے دیں, جن کی صحبت میں بیٹھ کے میرے ایمان کی بیٹری چارج ہو جائے اور میں ان سے اپنے نفس کی اصلاح کروا سکوں. صحابہ کرام خود پوچھتے تھے, یا رسول اللہ مجھے زنا کی اجازت دے دیجیے. ایک شخص آیا, رسول اللہ مجھے زنا کی اجازت دے دیجیے. بتائیے حضور, آج کل کا کوئی مولوی ہوتا غیر تربیت یافتہ ڈنڈے مار کے لگاتا نکالتا, تو زنا کی اجازت نکلو یہاں سے, تم کیسے مسلمان ہو؟ میں حضور صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں, بیٹھ جاؤ. سبحان اللہ, کیا اخلاق تھے. زنا کی اجازت مانگ رہے ہیں, فرمایا بیٹھ جاؤ. فرمایا کیا تمہاری ماں سے کوئی زنا کی اجازت چاہے دو گے؟ نہیں یا رسول اللہ, مجھے میں اس کے تو گردن اڑا دوں گا. غصہ آیا اس کو. تمہاری خالہ سے, بہن سے, بیٹی سے کوئی اجازت مانگے زنا کی, تم دو گے؟ فرمایا نہیں یا رسول اللہ, میں اسی گردن اڑا دوں گا. فرمایا تو جس سے تم زنا کی اجازت چاہ رہے ہو, کسی کی ماں ہے, بہن ہے, بیٹی ہے, اس سے, تو پھر حضور صلی اللہ علیہ وسلم نے ان کے سینے پہ ہاتھ رکھا اور دعا دی, اللہم مغفر ذنبا, اے اللہ اس کے گناہوں کو بخش دے, اور وطاہر قلبا, اس کے سینے کو پاک کر دے, وحسن فرجا, اور اس کی شرمگاہ کی حفاظت فرما. تو فرماتے ہیں وہ صحابی, مرتے دم تک انہیں کبھی زنا کا وسوسہ بھی نہیں آیا, جی اٹھے مردے تیری آواز سے. اس لیے آج بھی مشائخ اس گئے گزرے دور میں, اس گندے دور میں بھی سچے اللہ والے ان کے غلام کام کر رہے ہیں ماشاء اللہ. ان پہ اعتراض بھی بہت ہو رہا ہے. اعتراض کرنا ہے ٹی وی والوں پہ کریں, آپ پینٹ شرٹ والوں پہ, اللہ والوں پہ کبھی. میں ایک بات عرض کرتا ہوں, عالموں پہ, تبلیغی جماعت پہ, مدرسوں پہ, ٹھیک ہے, اللہ والوں پہ جو خانقاہ میں کام کر رہے ہیں یا جو تبلیغی بھائی ہیں ہمارے, کسی بھی کبھی اعتراض نہیں کرنا چاہیے. کیوں اعتراض کیوں نہیں کرنا چاہیے؟ اس کی وجہ یہ ہے, ہمارے ایک مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ کا نام سنا ہوگا, ان پہ لوگ اعتراض کر رہے تھے. ان کے قریبی خادم سے انہوں نے ایک عجیب بات فرمائی. فرمایا ان کی نیکیاں بھی تو دیکھو جناب, 1500 کتابیں لکھیں, اتنے علماء ان سے بیعت, علامہ بنوئی رحمۃ اللہ ان سے بیعت, اعتراض کرنے سے کیا فائدہ؟ جس کے دل بتائیے, جس کے دل میں بدگمانی ہوگی علماء سے, ٹی وی کے خلاف خوشگمانی, ٹی وی کے لیے خوشگمانی, اللہ والوں سے بدگمانی, چشمہ ہی غلط ہو گیا ہمارا. اب بتائیے کہاں سکون ملے گا؟ علماء کے لیے مسجد نبوی شریف میں بیٹھ کے, مسجد میں بیٹھ کے غیبتیں کرتے ہیں, برائیاں کرتے ہیں کبھی, اور وہ بہتان لگا رہے ہیں, دیکھا تو ہے نہیں اور بہتان لگا رہے ہیں. اگر کسی اللہ, ایک غور سے بات سن لیجیے گا, किसी अल्लाह वाले या आलिम की कोई बुराई नजर आ जाए या तबलीगी भाई की तो उसको जगह जगह बयान करने की जरूरत नहीं है. किसी शेख की भी कोई, हम लोग कोई मासूम नबी मासूम होते हैं, फिसल सकता है इंसान, और मगर उनकी तौबा भी बहुत होती है जो सच्चे लोगों से जुड़े होते हैं ना, जो माशाल्लाह दीनी मराकज से जुड़े रहते हैं, नूर वाली जगहों से, हिदायत वाली जगहों से जुड़े रहते हैं ना, उनकी जो तौबा होती है बहुत आला दर्जे की होती है. कभी किसी आलिम पे, इमाम साहब पे, हत्ता के मौज़िन कारी साहब पे भी कभी एतराज़ नहीं करना चाहिए, अपने गिरेबान में देखना चाहिए. एक अल्लाह वाले नसीहत की थी एक मुरीद को कि भाई मैं एक नसीहत करता हूँ, मुझे इससे बड़ा फायदा हुआ, आप भी देख लें इसको, कि अपने ऐबों पे नजर रखो, सामने वाले की अच्छाइयों पे. सुभान अल्लाह, इतना अच्छा है. अपने ऐबों में हमारे ऐब क्या है, हम टीवी देख रहे हैं, बदनजरी कर रहे हैं, झूठ बोल रहे हैं, झूठ कितना खतरनाक गुनाह है, और गुस्सा कर रहे हैं, जो है बच्चों की तरबियत नहीं कर रहे, यही हमारे ऐब है. बस अब खत्म कर रहा हूं. दाढ़ी का बता दिया. मूछों का हुक्म है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो लंबी लंबी मूछें रखेगा मेरी शफाअत से महरूम रहेगा, हौज़े कौसर पर नहीं आने दिया जाएगा, मुनकर नकी सख्त अदाब लेंगे, कब्र में दर्दनाक अदाब होगा. इसलिए कैंची से मशीन से मूछें साफ कर लेनी चाहिए, इससे बीवियां भी खुश हो जाती हैं, वरना मूछें उसको चुभती हैं. जिहाद के लिए हुक्म है मूछें वो सुबालतैन बड़े बड़े रखने के, इसलिए मूछें मत रखें, मूछें साफ कर लें. सहाबा कराम के तरीके पे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीके पे रहिए, अपने नफ्स के तरीके पे हमें नहीं चलना है. बाकायदा किताब है शेखुल हदीस मौलाना ज़करिया साहब रहमतुल्लाह की, जिसपे लिखा है उन्होंने कि किसी इमाम का इसमें इख्तलाफ नहीं है कि दाढ़ी एक मुट्ठी रखनी चाहिए, मूछें साफ कर लें कैंची से या मशीन से, जो लंबी लंबी अगर रखनी है तो सेकंड डिवीजन है किनारा खोल के रखें. किनारा अगर किनारा छुप गया तो ये शफात नहीं मिलेगी उस शख्स को, मकरूह है, तहरीमी हराम के करीब होगा ये, इसलिए कम अज कम किनारा खोल लें, वरना साफ कर लें कैंची से मशीन से, ब्लेड से मूंड ना, कुछ उलमा ने बिदअत लिखा है, ये जाहिर बन रहा है हमारा. और दाढ़ी का दाढ़ी दाढ़ से है, दाढ़ से ऊपर ये साफ करवा सकते हैं, इससे नीचे साफ नहीं करवा सकते. कुछ लोग यहां से यूं करके लाइन बना लेते हैं, लाइन वाइन नहीं बनानी है, एक मुट्ठी तीनों तरफ से होनी चाहिए, यहां से भी एक मुट्ठी हो, यहां से भी एक मुट्ठी और यहां से भी एक, थोड़ी के नीचे एक मुट्ठी. कुछ लोग नाई के पास जाके दाढ़ी को सडोल करवा लेते हैं, वो काटता रहता है कि भाई ये बाल निकलना है, ये काट दिया, ये निकलना है, ये काट दिया, अभी दाढ़ी सडोल हो गई, शरई दाढ़ी नहीं रही, इस पर भी गुनाह मिलेगा. अल्लाह के लिए अब जब रख लिए तो एक मुट्ठी कर लेना भाई. जब हजरत फरमाते थे जब बाले हो गए तो आप बाले हो गए, दाढ़ी को बाले कर लें, और दाढ़ी निकलने में कोई टाइम भी नहीं लगता, बस छोड़ दीजिए इसको, शेव मत करवाएं, लोग मजाक उड़ाएंगे, उनको उड़ाने दीजिए, एक मुट्ठी कर लें, और थोड़ी के नीचे से हो, थोड़ी के हज करके आ गए, उमरा करके दाढ़ी रख ली माशाल्लाह मुबारक है, एक मुट्ठी करें थोड़ी के नीचे से, फिर तेल लगाएं, तेल लगाइए और कंघी करें ताकि दाढ़ी अच्छी लगे. बहुत से लोग मेरे शेख फरमाते हैं ऐसी दाढ़ी रखते हैं कि लोगों को नफरत होने लगती है. भाई दाढ़ी रखें, मर्दों को दाढ़ियों से जीनत बख्शा है, तेल लगाएं इसको और फिर इसको कंघी करें, फिर इस तरह करके रखें. मोटरसाइकिल पे जा रहे हैं रुमाल पहन लें, या फिर जब किसी मोटरसाइकिल से मिलने गए, अब यहां सारी मट्टी लगी हुई है, किसी से मिलने जा रहे हैं, वो बोल रहे हैं कैसी दाढ़ी हो रही है इसकी, मट्टी वट्टी साफ करके जाइए उसके पास. मुसलमान को, मर्दों को दाढ़ियों से जीनत बख्शी है, और एक मुट्ठी से ज्यादा भी नहीं रखनी चाहिए. मुफ्ती रशीद साहब रहमतुल्लाह से कोई बढ़के नहीं है, वो हफ्ते में दो दो दफा एक मुट्ठी से ज्यादा होती है उसको काट देते थे, वो एक मुट्ठी से ज्यादा भी नहीं करनी चाहिए. वो काजी और काजी और कुजा के लिए है कि एक मुट्ठी से ज्यादा करे, हम लोगों के लिए नहीं है कि एक मुट्ठी से ज्यादा करें. बाकायदा उलमा कराम से, बल्कि सहाबा कराम से साबित है, अब्दुल्लाह इब्ने अब्बास बड़े बड़े सहाबा एक मुट्ठी दाढ़ी के बाद कतरवा देते थे दाढ़ी को, फिर दाढ़ी अच्छी भी लगती है, दाढ़ी अच्छी लगती है एक मुट्ठी रखने के बाद, एक मुट्ठी से कम की गुंजाइश ही नहीं है. और दूसरा अमल टखने खोल लीजिए. बुखारी शरीफ में आता है महासफला मिनल काबैन मिनल इजारे फिन्नार, ऊपर से जो लिबास आ रहा है उससे टखना छुपेगा, वो जहन्नम की आग में जलेगा. मोजे से छुप जाए कोई बात नहीं, मोजा चाहे गर्दन तक सिलवा लें, मगर शलवार से, पैंट से, पतलून से, कुर्ते से टखने छुपाना हराम है. जो लड़कों से बदफेली करती थी कौम, उनके यही दो अमल थे, दाढ़ी को शेव करते थे वो लोग और टखने छुपाते थे. अब बताइए हम किससे मुशावरत अख्तियार कर रहे हैं, ये गुनाह कितना आम हो गया टखने छुपाने का. इसलिए शलवार से, कुर्ते से, पजामे से मर्दों के टखने 24 घंटे खुले रहने चाहिए, जब खड़े हों, चल रहे हों, बैठे हों, लेटे हों, टखने छुप जाए कोई बात नहीं. तीसरी शेख हजरत वाला फरमाते हैं नजर की हिफाजत कर लें. साली से भी नजर, साली बोलते हैं आधी घरवाली, आधी घरवाली नहीं है, ईमान तबाह कर देती है, साली से भी पड़ता है, भाभी से, खालाजाद, तायाजाद, मामूजाद, चचाजाद, इनसे भी पड़ता है, खाला की लड़कियां, और चच्ची से भी पर्दा है, मुमानी से भी पर्दा है. खाला से पर्दा नहीं है, फुप्पो से पर्दा नहीं है, हिम्मत करके पर्दा शुरू कर दें. अगर नहीं होता कम से कम गुनाह तो उसको समझें, और इरादा तो करें इंशाल्लाह मैं एक दिन जरूर इनसे पर्दा करूंगा, वरना इंसान का ईमान फुसफुसा रहता है। जब इनसे पर्दा नहीं करेगा तो चिल्ले भी होंगे, बयान भी होंगे और अल्लाह वालों की पैर भी दबा रहे होंगे, खानकाहों में भी जा रहे होंगे, मगर शरी पर्दा नहीं होगा तो कामिल सुकून नहीं मिलेगा। ये शख्स बेचैन परेशान रहेगा क्योंकि साली से पर्दा नहीं करता, भाभी से पर्दा नहीं करता और सिर्फ ये बोल देता है कि मौलवियों की बात कहकर इसको बोल देता है, साइड पे रख देता है और पूरी जिंदगी साली से पर्दा नहीं करता। ये बोलता है नहीं भाई ये मौलवियों की बात है, अरे कुरान और हदीस ने बता दिया साली से पढ़ता है, भाभी से पढ़ता है। इसलिए हिम्मत करके हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे देवर तो मौत है औरत के लिए, तो भाभी भी मौत हो गई कि नहीं? एक साथ दस्तखान में बैठ के भाभी देवर जेठ और सब और साली भाभी सब खाना खा रहे हैं, है ना, अलग अलग, मर्द अलग खाएं औरतें अलग खाएं, जमात से नमाज वाजिब है, जमात से खाना वाजिब नहीं है, मर्द अलग खाएं औरतें अलग खाएं। दीनदार घरानों में ये हो रहा है, सब मिस गैदरिंग करके खाना खा रहे हैं। अब जब इस तरह दीन पे कोई चलता है ना पूरा मुआशरा खिलाफ होता है, खानदान वाले सबसे पहले खिलाफ होते हैं, ये तुम कौन सा दीन ले आए, वो भी तो मुफ्ती साहब हैं, वो भी तो आलिम साहब हैं, वो भी तो दाढ़ी वाले हैं, वो भी तो हैं, वो तो अमल, तुम बड़े मुफ्ती आजम बने फिर रहे हो, मुझसे भी ये कहते हैं। अरे मुफ्ती आजम की बात नहीं है भाई, आप उन आलिम से भी पूछ लीजिए कि शरी पर्दा है कि नहीं, भाभी से वो बोलेंगे हाँ पर्दा है, मगर मैं गलत कर रहा हूँ, मैं इस पर अमल नहीं कर रहा हूँ, मैं सच बता रहा हूँ आम हजरात को। इसलिए जब चलेंगे मुआशरा तो खिलाफ होगा ही होगा, अल्लाह के आशिक मुआशरे वालों की परवाह नहीं करते मगर उनसे बदतमीजी भी नहीं करते, हो किसी को हकीक भी नहीं समझते। हिम्मत करके नजर बचाना शुरू कर दें। और आखिरी अमल दिल की हिफाजत, जब दिल इंसान गुनाह से बचता है और पिछले उसने बहुत गुनाह किए हों तो दिल में बुरे बुरे ख्याल आएंगे, आना बुरा नहीं है, जिना के ख्याल, गंदे गंदे ख्याल, जब गंदी तस्वीरें देखी है। मुफ्ती शाह मौलाना शाह अब्दुल गनी फूलपुरी रहमतुल्लाह हजरत थानवी अंदर खलीफा थे, वो फरमाते हैं जिसने एक दफा भी जिना कर लिया या बदफेली कर ली या गंदी तस्वीर देख ली, मरते दम तक उसको वसवसे आते रहेंगे, मरते दम तक। तो वसवसों से परेशान मत हो, जैसे कंबल ओढ़ के सो रहे हैं गंदी तस्वीरें आ रही हैं दिल में तो इससे कुछ नहीं होता, मगर उसमें मशगूल हो गए, नस नस बिजी हो गई तो ये दिल की खयानत, दिल का जिना हो जाएगा। उसमें क्या करना है, तभी शहवत का सैलाब जोर पर है तो रुक, नहीं तो ये सर से गुजर जाएगी। अरे बाबा जरा देर को हटा ले ख्याल, नदी चढ़ी उतर जाएगी, ख्याल हटा लीजिए। हजरत फरमाते हैं किचन चले जाएं, आलू छीलना शुरू कर दें, चाय बनाना शुरू कर दें, नफ्स को जायज काम में मशगूल कर लें तो बुरे ख्यालात परेशान नहीं करेंगे। ये सब चीजें आएंगी कैसे, सच्चों की सोहबतों से, कुनु मा सादिकीन, सच्चों के साथ रह पड़ो, वरना ये दीन नहीं आ सकता। टीवी से दीन नहीं आएगा, लाखों किताबे पढ़ लें, लाखों चिल्ले लगा लें, लाखों खिदमतें अल्लाह वालों की कर लें, मगर जब तक इस्लाह नफ्स नहीं करवाएंगे। ये शेखुल हदीस मौलाना ज़करिया साहब रहमतुल्लाह फरमाते हैं कि लाखों चिल्ले लगा लो और जब तक शेख कामिल की सोहबत नहीं मिलेगी इस्लाह नहीं हो सकती, गुनाह नहीं छूट सकते, क्योंकि गुनाह छोड़ने की हिम्मत ही सच्चों की सोहबत से मिलती है। अल्लाह ताला मुझे भी और हम सबको अमल की तौफीक अता फरमाए अपनी रहमत से। अब दुआ कर लेते हैं अल्लाह ताला से, या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि नबी उम्मी, या अल्लाह मुझे भी हम सब माफ फरमा दे गुनाहों को पकड़ दे, अल्लाह मुझे भी हम सबको माफ फरमा दे, जस फरमा ले। ए अल्लाह आपने जुनेद बगदादी पहलवानी करते थे उनको जस फरमाया, फुजैल बिन अय्याज रहमतुल्लाह डाका डालते थे, डाकू थे, मशहूर थे, मगर आया सुन ली और ईमान ले आए, बहुत बड़े अल्लाह वाले बन गए। सुल्तान इब्राहिम इब्ने अदम सल्तनत फिदा कर दी, सल्तनत करते थे मगर अल्लाह वाले बन गए। कैसे कैसे लोगों को आपने अल्लाह वाला बनाया, हमें भी अल्लाह वाला बना दे। कैसे कैसे फिल्म में काम करने वाले, नाचने वाले और जिना शराब पीने वाले वो अल्लाह वालों के पास गए, तबलीगी जमातों में जुड़े अल्लाह वाले बन गए। ए अल्लाह हमें भी अल्लाह वाला बना दीजिए, हमें भी अपना प्यारा बना लीजिए, अच्छे अखलाक नसीब फरमा, जिना से बचा, बदफेली और शराब से बचा, जुआ से बचा, हराम काम से बचा, ए अल्लाह बिजनेस जो बैंक की नौकरियों से बचा, लाइफ इंश्योरेंस से बचा, सूद लेने देने से बचा, नजर की हिफाजत की तौफीक अता फरमा, एक मुट्ठी दाढ़ी रखने की तौफीक अता फरमा, टखने खोलने की तौफीक दे। मैं भी और हम सब लोग फजर में कोताही करते हैं, अलार्म लगाकर ए अल्लाह आपसे भीख मांग कर तौफीक अता फरमा कि हम फजर की नमाज जमात से अदा करें मस्जिद में, वरना हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं दिल चाहता है लकड़ियां जमा करूं, उस घर को जला दूं जो घर में नमाज पढ़ता है जमात की नमाज छोड़ देता है। हमें जमात की नमाज की फिक्र अता फरमा, अच्छे अखलाक नसीब फरमा, गुस्से को पीने वाला बना, दिलों से बोझ और कीना निकाल दे। जितने दीन के काम हो रहे हैं, तबलीग दावत की मुबारक मेहनत, तबलीगी जमातें जो निकली हुई, मसाजिद मदारिस, सच्चे अल्लाह वालों की खानकाहें, कारी साहिबान, इमाम साहिबान, सबकी फरिश्तों के जरिए मदद फरमा, हमारे प्यारे वतन पाकिस्तान की हिफाजत फरमा, इस पाकिस्तान की हिफाजत फरमा। ए अल्लाह जितने इस्लामी मुमलिकात हैं उनकी हिफाजत फरमा, हरमैन शरीफैन की हिफाजत फरमा, बैतुल मुकद्दस की हिफाजत फरमा, जितने दीनी शोबे अहले हक के काम कर रहे हैं सबकी फरिश्तों के जरिए हिफाजत फरमा, इस दीन पे चलना आसान फरमा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों में चला दे, صحابہ کرام کی طریقوں میں چلا دے اے اللہ انعام یافتہ بندوں سے جوڑ دیجئے اے اللہ جس کے دل میں جو جائز حاجتیں پوری فرما میرے پیارے شیخ خطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن رکعت عالی کی زندگی برکت عطا فرما حضرت مولانا مظہر صاحب اور حضرت والا کی جتنی اولاد ہیں اور جتنے علماء کرام مشائخ اور تبلیغی بزرگان دین اور علماء کرام سب کی فرشتوں کے ذریعے مدد فرما اے اللہ اس مجلس کو قبول فرما اور ہمیں معاف فرما دیجئے اے اللہ ہمیں معاف فرما دے خاتمہ ایمان پہ فرما دے دین کے بڑے بڑے کام اخلاص کے ساتھ علماء کے مشوروں کے ساتھ اللہ والوں کے ساتھ اے اللہ دین کی سارے عالم میں دین کے بڑے بڑے کام اخلاص کے ساتھ لے لیجئے جب وقت آخر آئے تو روزہ مبارک کے سامنے صلاۃ و سلام پڑھتے ہوئے الصلاۃ والسلام علیک یا رسول اللہ پڑھتے ہوئے روزہ مبارک کے سامنے شہادت کی موت مدینہ منورہ میں عطا فرما اور جنت البقیع میں ہمارا مدفن بنا دے اور سچا عاشق رسول بنا دیجئے وصلی اللہ علی نبی الامی آمین یا ارحم الراحمین بحرمت سید المرسلین صلی اللہ تعالی جلدی سے کتابیں دے دیں اور پرچے جو ہیں نہیں جزاک اللہ